पनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा लोकसंकारको अर्को एउटा रमाइलो बसाई लिएर आज पनि रमाइला खालका लोकदोहोरी भाकाहरूको साथमा हामी उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा यति बेला राज हुनुहुन्छ अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ लोकसंकारको व्यवसाय लिएर हामी हरेक दिन आउँछौ बिहान 10 बजेको अर्पण समाचार लगत्तै करिब करिब 11 बजेसम्म र मिठा मिठा रमाइला खालका लोकदोहोरी भाकाहरूलाई तपाईँको माझमा राख्ने गर्छौ। र आजको लोकसंकारको व्यवसायमा मैले निकै नै रमाइला खालका तपाईँलाई नाचौ नाचौ लाग्ने खालका सुन्दाखेरि पनि एकदमै आनन्द दिने खालका अलिकति नाचिहालौँ जस्तो लाग्ने खालका भाकाहरू लिएर आएको छु, नयाँ नयाँ भाकाहरू तपाईँको लागि लिएर आएको छु। र तपाईँ पनि यति बेला लोकसंकारको व्यवसाय सुन्नको लागि तयार भएर बस्नु भएको छ यो विश्वास पनि लिएको छु। र यति बेला तपाईँले लोकसंकारको व्यवसायलाई रेडियो अर्पण 104.5 मेगाहर्जबाट त सुन्नु भएको छ, साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरे पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ। र आजको लोकसंकारको व्यवसायको सुरुवात गर्न चाहन्छु एउटा निकै नै रमाइलो खालको भाकाबाट। तपाईँलाई मनपर्छ यो भाका, सुन्दाखेरि नाचौ नाचौ लाग्छ। यति बेला राख्छु मन्जु पौडेलको आवाजमा टिन्टिमिन्टी झै झै। I'm बाजा बजे रेलीमय चिन्टिमिटिन्छ निकै नै रमाइलो खालको भाका तपाईँले सुनिसक्नु भएको छ। लोकसङ्घारको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ। www.radioarpan.com.np लगइन गरेर लोकसङ्घारको व्यवसायमा रहेर हरेक खालका भाकाहरूलाई हामी तपाईँको माझमा राख्ने गर्छौँ। र आजको लोकसङ्घारको व्यवसायमा भने अलिकति रमाइला खालका तपाईँलाई नाचौँ नाचौँ लाग्ने खालका भागहरू मैले लिएर आएको छु र प्रस्तुत पनि गरिराखेको छु। यति बेला फेरि पनि लोकसङ्घारको व्यवसायमा तपाईँको लागि अर्को एउटा भाकालाई अगाडि राख्छु। तपाईँलाई नाचौँ नाचौँ लाग्छ यो भाका सुन्दा पनि एउटी केटी पाम मलाई मन पराउँछन्

डुल्न सक्दिनँ म नयाँ खालको भाका बजारमा चुर्चामा रहिराखेको भाका तपाईँको लागि हामीले राखिसकेका छौँ। आजको लोकसङ्गारको व्यवसायमा मैले रमाइला खालका भाका अनि नयाँ भाका जुन अहिलेको नेपाली लोकसङ्गीतको बजारमा चर्चामा छन् ती भाकाहरूलाई जोडिराखेको छु र लोकसङ्गारको व्यवसायमा रहेर